कस्तो हुन्छ त्यस्तै छ जिन्दगानी, ओ जसको भाग्य जस्तो हुन्छ त्यस्तै छ जिन्दगानी, जसको भाग्य जस्तो हुन्छ त्यस्तै छ जिन्दगानी, त्यस्तै छ जिन्दगानी, त्यस्तै छ जिन्दगानी। छू